नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभर केही साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाहरूको रिहाईको माग गर्दै दुई माओवादीले जिल्ला प्रशासन कार्यालय चितवनमा धरना दिएका छन्। एकीकृत नेकपा माओवादी र नेकपा माओवादी चितवनले संयुक्त रूपमा आज बिहान 10 बजेदेखि 12 बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धरना दिएका हुन्। द्वन्द्वकालीन घटनालाई सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरेर मात्र अनुसन्धान गरिनुपर्ने भन्दै उनीहरूले पक्राउ परेकाको तत्काल रिहाई गर्नुपर्ने माग गरेका छन्। पक्राउ परेका दुई अभियुक्तको बयान लिने क्रम आज पनि जारी छ। हिजो दिउँसोबाट छविलाल पौडेलको बयान लिन थालिएको हो। सकेसम्म आज दुवैजनाको बयान सक्ने तयारीमा रहेको अदालतका श्रेष्ठदार विद्याराज पौडेलले जानकारी दिनुभयो। छविलालसँगै भीमसेन पौडेललाई पनि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका दुई अभियुक्त सहित 13 जना विरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता भएको छ। बयानपछि थुनसेक बहसका लागि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता चन्देश्वर श्रेष्ठ, 12 का पूर्व महासचिव रमण श्रेष्ठ लगायत बेसना वकिल तयारीमा रहेका छन्। एकीकृत नेकपा माओवादीको विरोधका कारण अवरुद्ध गरेको संसद बैठक भोलि 3 बजेसम्मका लागि स्थगित भएको छ। यी माओवादी सभासदले आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुभाष चन्द्र नेपालले भोलि 3 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। आजको बैठकमा यी माओवादीको विरोधका कारण सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक दर्ता हुन पाएन। बैठक सुरु भए लगत्तै संसदमा बोल्ने यी माओवादी नेता डाक्टर बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा बुझाएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो। चितवन प्रहरीले गोर्खा फुजेलका अधिकारीको हत्या आरोपमा 13 जना विरुद्ध अदालतमा आइतबार अभियोग पत्र दर्ता गरेको थियो। 13 मध्ये 2 जना प्रहरी हिरासतमा छन् भने दुवैको अदालतले बयान लिन सुरु गरिसकेको छ। विभिन्न विषयमा उठेका विवाद मिलाउन प्रधानमन्त्री सुशील कोइरालाले आज पनि सत्तारूढ प्रतिपक्षी दलका शीर्ष नेताहरूसँगको छलफल जारी राख्नु भएको छ। कोइरालाले केही दिन यता औपचारिक तथा अनौपचारिक छलफल गर्दै आउनु भएको छ। उहाँले आजै विभिन्न दलका नेताहरूसँग संविधान सभा भवनमा छलफल गर्नुभएको छ। कोइरालाले फुजेल घटनापछि देखिएको अवस्थाका बारेमा छलफललाई तीव्रता दिनुभएको हो। हिजो बोलाइएको सर्वदलीय बैठकमा एकीकृत नेकपा माओवादीका प्रतिनिधि सहभागी नभएपछि प्रधानमन्त्रीले आज संविधान सभा भवन नयाँ बानेश्वरमा छलफल जारी राख्नु भएको उहाँको सचिवालय स्रोतले जनाएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। आज संसदीय दलको कार्य सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो। यसै गरी प्रमुख सचेतकमा गिरिराज मणि पौडेललाई चुनिएको छ। यसअघि नै दाहाललाई नेता बनाउने निर्णय भए पनि आज औपचारिकता दिइएको हो। संविधान सभा बैठक सुरु भएको 3 महिनापछि माओवादीले संसदीय दलको नेता र सचेतक चयन गरे पनि संसदीय दलको उपनेता र सचेतकको भने टुङ्गो लगाएको छैन। उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले 1 वर्षभित्रै संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। पछिल्लो समय संविधान निर्माणका क्रममा देखिएका केही विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री गौतमले संविधान निर्माणपछि सबै क्षेत्रको विकास हुने बताउनुभयो। अखिल नेपाल किसान महासङ्घले काठमाडौँमा गरेको कृषिको वर्तमान अवस्था र कृषि व्यवसायीकरणको कार्यदिशा विषयक अन्तर्क्रियामा गृहमन्त्री गौतमले आत्मनिर्भर र निर्वाहमुखी कृषि व्यवसायमा नेपाल अझै पछि परेको बताउँदै उहाँले कृषि मात्र नभई सबै क्षेत्रको विकास गर्न नसकिएको भन्दै कृषिको औद्योगिकरण नगरी देशको विकास सम्भव नहुने बताउनुभयो। सरकारको सही नीति नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको स्वीकार्दै उहाँले अबको भूमि सुधार भू उपयोगको नीति हुने बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका गृहमन्त्री गौतमले पार्टीको आगामी नव महाधिवेशनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताउनुभयो। यसपटक सर्व सम्बन्ध नेतृत्व चयनको सम्भावना बलियो देखिएकाले नयाँ व्यक्तिमा नेतृत्व हस्तान्तरण हुने उहाँको भनाइ थियो। उप प्रधानमन्त्री गौतमले महाधिवेशनपछि हुने नेतृत्व हस्तान्तरणले पार्टीलाई थप एकताबद्ध बनाएर लैसाने विश्वास व्यक्त गर्नुभयो। दक्षिण कोरियाको दक्षिण पश्चिमी समुद्र क्षेत्रमा 476 जना यात्रु बोकेको पानी जहाज डुबेको छ। जहाजमा धेरै जसो इन्धनबाट दक्षिणी जेजु टापुतर्फ गइरहेका स्कूले विद्यार्थी रहेको बीबीसीले जनाएको छ। घटनाको कारण 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 290 जना चाहिँ पनि हराइरहेका छन्। हराइरहेकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन। उद्धारमा विभिन्न जहाज, हेलिकप्टर, तटीय सुरक्षा गार्डहरू सक्रिय रहेको कोरियाका अधिकारीहरूले जनाएका छन्। नेपाल क्रिकेट संज्ञान र आन्दोलनरत राष्ट्रिय टिमका खेलाडी बीच आज पनि वार्ता हुँदैछ। मध्य बानेश्वर स्थित कानका कार्यालयमा वार्ता हुने बताइएको छ। वार्तामा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ। यसअघि हिजो भएको करिब 5.5 घण्टा लामो वार्ता निष्कर्षबिन भएको थियो। क्यान विघटनको मागमा सहमति हुन नसकेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। हवस् त, अपराह्न 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।